नाचेर तिम्रो सामु सदैव हाँसेर बाँचुन्जेल तिम्रै नाम जपिरहन्छु। दुई आँखाले यो सृष्टि देखुन्जेल मैले पाइला धरतीमा टेकुन्जेल बिरातीको दियोमा तेल थपिरहन्छु। मनभरि साँचेर तिम्रो सामु सदैव हाँसेर बाँचुन्जेल तिम्रै नाम जपिरहन्छु। दुई आँखाले यो सृष्टि देखुन्जेल मैले पाइला धरतीमा टेकुन्जेल बिरातीको दियोमा तेल थपिरहन्छु। बिरातीको दियोमा तेल थपिरहन्छु। दुई आँखाले यो सृष्टि देखुन्जेल मैले पाइला धरतीमा टेकुन्जेल बिरातीको दियोमा तेल थपिरहन्छु। तिम्रो नाम जप्छु म जति पीडा परे नि खप्छु म बाँचुन्जेल तिम्रै नाम जपिरहन्छु। दुई आँखाले यो सृष्टि देखुन्जेल मैले पाइला धरतीमा टेकुन्जेल बिरातीको दियोमा तेल थपिरहन्छु। बिरातीको दियोमा तेल थपिरहन्छु। परे नि मेरो आँसु बरबरी झरे नि बाँचुन्जेल तिम्रै नाम जपिरहन्छु दुई आँखाले यो सृष्टि देखुन्जेल मैले पाइला धरतीमा टेकुन्जेल बिरातीको दियोमा तेल थपिरहन्छु मेरो आँसु बरबरी झरे नि बाँचुन्जेल तिम्रै नाम जपिरहन्छु दुई आँखाले यो सृष्टि देखुन्जेल मैले पाइला धरतीमा टेकुन्जेल बिरातीको दियोमा तेल थपिरहन्छु को दियो मा तेल थपिरहन्छु